থাকি থাকি ستاروں کی پال کے نہ اٹھیں ستاروں کی پال کی ابھی آہٹوں کا گزر نہ ہو نہ اٹھیں ستاروں کی پال کی ابھی آہٹوں کا گزر نہ ہو مجھے ایک رات نواز دے مجھے ایک رات نواز دے مگر اس کے بعد سحر نہ ہو کبھی میری آنکھوں میں خراب کی روشنی न बुझे खराबी रोशनी न बुझे खराबी की रोशनी कभी बेचराब ये घर न हो न बुझे खराबी की रोशनी कभी ये चरा मुझे एक रात नवाज दे मुझे एक रात नवाज दे मगर इसके बाद सहर न हो कभी यूं भी आ मेरी आँखों में के मेरी शुक्रिया।